नपुन माध्यो बोली सुनियो सुनियो मन मारा मर आने गाँव बुनियो काती मीठो बोली काती मीठो बोली सानो दिल नहीं भेटा मन लगोगा आज आउनी बोली त्यो बोली सुनियो मन मारा मर आने गाँव बुनियो काती मीठो बोली मीठो बोली सानो तिमलाई भेट्न मन लागोछ आज आउनी बोली ओ सानो तिमलाई भेट्न मन लागोछ आज आउनी बोली साथीको मगानी हो भन्छु भन्छु यसको हक्छु घरबाट किस्कन्छु घुम्न कता जानी सोमा घुम्न कता जानी आगो बिस्ता भोली I'm not जुनी भरी पर्दिन रुनालाई कति मिठो बोली कति मिठो बोली सानो तिमलाई भेटा मन लागो आजै आउ कि भोलि देऊ मलाई उनालाई जुनी भरी पर्दिन रुनालाई कति मिठो बोली कति मिठो